rồi. तेरा लाइनों वाला कुरान मजीद सफा नंबर 37, सफा नंबर 70 नीचे से पांचवी लाइन, पारा नंबर 3, रुको नंबर 10, सूरह आली इमरान आवाज आयत नंबर 15। أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. قل أنبئكم بخير من ذلكم للذين اتقوا عند ربهم جنات تجري من تحتها الأنهار خالدين فيها خالدين فيها وأزواج مطهرة ورضوان من الله والله بصير بالعباد الذين يقولون ربنا إننا آمنا فاغفر لنا ذنوبنا وقنا عذاب النار الصابرين والصادقين والقانتين والمنفقين والمستغفرين بالأسحار صدق الله العظيم. أعوذ بالله، میں پناہ میں آتا ہوں اللہ کی، من الشیطان الرجیم، نہایت مردود شیطان سے. بسم اللہ، اللہ کے نام کے ساتھ، الرحمن جو بے حد مہربان ہے، الرحیم نہایت رحم والا ہے. اس سے پہلے اللہ تبارک و تعالیٰ نے یہ بات ارشاد فرمائی کہ یہ مال و متاع کی کثرت، کہ یہ انسان کے کسی کام آنے والی چیز نہیں، کہ مال و متاع کی کثرت ہو، اولاد کی کثرت ہو، افراد کی کثرت ہو، یہ چیزیں اللہ کے عذاب سے نہیں بچا سکتی. اور پھر اس کی مثال بیان فرمائی غزوہ بدر کی، کہ غزوہ بدر میں ایمان والوں کی تعداد 313 اور مختلف روایتوں کے اندر کچھ افراد زیادہ بھی، 313، 315، 317، 319 تک، تو 313 افراد ہیں جو میدان میں لڑنے کے لیے موجود تھے. 313 افراد ہیں اور ان کے پاس 70 اونٹ تھے، 2 گھوڑے، ایک گھوڑا حضرت زبیر رضی اللہ عنہ کا ہے، ایک حضرت مقداد رضی اللہ عنہ، 8 تلواریں ہیں، 6 زرہیں ہیں، یہ کل سامان ہے ان کے پاس لڑائی کا، اور تعداد 313، اور ان کے مقابلے میں کفار کی تعداد 1000 اور ان کے اونٹوں کی تعداد 700 اور ان کے گھوڑوں کی تعداد 100. تو ایک درس میں 100 عرض کیا، ایک میں 200 گھوڑے عرض کیے، تو صحیح تعداد جو ہے وہ 100، مختلف کتابوں میں مختلف تعداد لکھی ہے، دوبارہ تحقیق یہ ہے کہ 100 گھوڑے تھے، 700 اونٹ تھے، 100 گھوڑے تھے، 600 زرہیں تھیں، 950 افراد لڑنے والے تھے، 50 ان کے خدام تھے، گانے بجانے والی عورتیں بھی ساتھ تھیں تاکہ رغبت رہے. آغاز میں یہ 1300 افراد تھے جو چلے ہیں، بنو زہرہ یہ قبیلہ یہ درمیان میں واپس ہو گیا، تو باقی یہ 1000 افراد رہ گئے. تو مقابلہ ہوا، اللہ تبارک و تعالیٰ کا نظام حکمت ہے کہ پہلے تو صورتحال یہ تھی کہ کفار کو ایمان والوں کی تعداد تھوڑی نظر آئی، کہ ابو جہل نے کہا کہ یہ اتنی تعداد ہے جو میرے اونٹ کا لقمہ بن سکتی ہے. لیکن جب مقابلہ ہوا تو اللہ تبارک و تعالیٰ نے فرشتے نازل کیے، اب اللہ نے روک ڈالا، تو اب ان کو تعداد دو گنا نظر آئی۔ اسی طرح یہ تین گنا تعداد تھی کفار کی ایمان والوں کے مقابلے میں، اور ایمان والوں نے بھی یہ تعداد دو گنا دیکھی۔ اب اس میں کہ کفار نے ایمان والوں کی تعداد دو گنا دیکھی تو ان پہ روک طاری ہوا، اور ایمان والوں نے جب اپنے مقابلے میں دو گنا تعداد دیکھی تو حوصلہ پیدا ہوا۔ تو یہ اللہ کا نظام حکمت ہے۔ تو یہاں اللہ تبارک و تعالیٰ نے یہ بات ارشاد فرمائی کہ یہ ایک دوسرے کو دو گنا دیکھ رہے تھے۔ اس کے بعد اللہ تبارک و تعالیٰ نے فرمایا کہ کامیابی کیوں ہوئی، اور اس سے پہلے ایک فارمولہ بیان فرمایا، کم من فیت قلیلت غلبت فیت کثیرۃ باذن اللہ۔ فرمایا کہ کتنی ہی مثالیں موجود ہیں کہ چھوٹی جماعتیں غالب آئی ہیں بڑی جماعتوں کے مقابلے میں۔ تو یہاں اللہ تبارک و تعالیٰ نے فرمایا کہ ایمان والوں کی یہ تھوڑی تعداد یہ کامیاب ہوئی بڑی تعداد کے مقابلے میں، کیوں کہ اللہ نے اپنی مدد کے ساتھ، اپنی نصرت کے ساتھ ان کو قوت عطا فرمائی۔ تو اصل قوت وہ ہے جو اللہ کی قوت ہو۔ فرمایا کہ اس میں عبرت ہے ان لوگوں کے لیے جو آنکھ رکھتے ہیں، جو دیکھتے ہیں، سوچتے ہیں، سمجھتے ہیں۔ پھر اللہ تبارک و تعالیٰ نے یہ بات ارشاد فرمائی کہ دنیا کے اندر زینت دی گئی انسانوں کے لیے چھ چیزوں کو، چھ چیزیں انسان کے لیے خواہشات کی حیثیت رکھتی ہیں، کہ زینہ للناس حب الشہوات، شہوات یہ جمع ہے اور واحد ہے شہوتن، اور شہوت کہتے ہیں شدید خواہش کو، نفسانی خواہش اور شدید خواہش ہے تو اس کو شہوت کہا جاتا ہے۔ تو اللہ تبارک و تعالیٰ نے چھ چیزوں کو مرغوب بنایا، یہاں چھ چیزوں کا ذکر فرمایا کہ عورتوں کو مرغوب بنایا، کہ نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ سب سے بڑا فتنہ یہ عورت ہے، لیکن فرمایا کہ وہ عورت خوش نصیبی کا سبب ہے جس کے اندر تین باتیں پائی جاتی ہیں۔ پہلی بات اس کے اندر یہ پائی جائے کہ جب شوہر اس کی طرف دیکھے تو وہ خوش ہو جائے، دوسری بات یہ ہے کہ جب شوہر کوئی حکم دے تو اس کی وہ اطاعت کرے، اور تیسری بات یہ ہے کہ وہ شوہر کی غیر موجودگی میں بھی اپنی عزت کی حفاظت کرے اور اس کے مال کی اور اس کی امانت کی حفاظت کرے۔ فرمایا کہ یہ عورت ہے جو انسان کے لیے سعادت کا ذریعہ ہے۔ پھر یہ بات بھی ہم سنتے ہیں خطبے کے دوران، خطبہ نکاح میں، کہ نکاح من سنتی، کہ نکاح میری سنت ہے۔ نکاح شروع سے اللہ کا حکم ہے، طریقہ جو اللہ نے بیان فرمایا وہ نکاح کا طریقہ ہے۔ تو نبی علیہ السلام نے کیوں فرمایا کہ نکاح میری سنت ہے؟ نکاح تو تمام انبیاء علیہ کرام علیہ السلام کی سنت ہے، کہ جو تعلق ہے باہمی وہ نکاح کے ذریعے سے ہے۔ تو یہاں حضرت نکاح میری سنت ہے کا مقصود یہ ہے کہ اس وقت مقصد کے تحت نکاح کرو جس مقصد کے تحت میں نے نکاح کیا۔ نبی علیہ الصلوۃ والسلام نے کس مقصد کے تحت نکاح کیا؟ نبی علیہ الصلوۃ والسلام نے جو نکاح فرمائے ہیں وہ دین کے لیے نکاح فرمائے، تاکہ دینی معاملت ہو، دینی موافقت ہو اور ذہنی سکون ہو۔ اور فرمایا کہ نکاح کرنا ہے کس مقصد کے لیے؟ نکاح کرنا ہے اس مقصد کے لیے کہ اپنی عزت کو بچانا ہے، پاک دامنی کے لیے نکاح کرنا ہے۔ لِتَسْكُنُوا إِلَيْهَا، کہ نکاح کس لیے ہے؟ تاکہ تم سکون پاؤ ان کی طرف، کہ عورتوں بیویوں سے نکاح جن سے ہے ان کی طرف سکون ہو، کہیں اور نکاح ادھر ادھر ڈالنے کی ضرورت نہیں۔ تو فرمایا کہ یہ نکاح اس کے لیے ہے کہ انسان جو ہے وہ محفوظ رہے، گناہوں سے بچتا رہے، اور دوسری بات یہ کہ اس میں نیک اولاد پیدا ہو، یعنی ایسی اولاد پیدا ہو جس کو میاں بیوی مل کر نیکی کے راستے پہ لگا دیں، تاکہ یہ ان کے لیے عاقبت کا ذریعہ بنے اور ان کے لیے صدقہ جاریہ بنے۔ فرمایا کہ دوسری چیز جو انسان کے لیے مرغوب ہے وہ اس کی اولاد ہے، اور اولاد میں بھی بیٹے مرغوب ہیں، اور بیٹوں سے انسان کیوں محبت کرتا ہے، کیوں چاہتا ہے؟ بنیادی طور پہ تین باتیں۔ ایک بات یہ ہے کہ یہ میرے مال و متاع کے وارث بنیں گے، ایک بات یہ کہ یہ بڑھاپے میں میرا سہارا بنیں گے، और एक बात ये कि मरने के बाद मेरा नाम इनकी वजह से जिंदा रहेगा कि नस्ल बेटे से चलती। तो ये तीन बुनियादी मकासद हैं औलाद के। और इसके बाद ये बात इरशाद फरमाई कि अल्लाह तबारक व तआला ने जीनत पैदा फरमाई मालो मता के अंदर, ढेर के अंदर, और बिलखसूस सोने और चांदी के अंदर, कि सोना ये तमाम धातुओं में सबसे ज़्यादा कीमती धातु, और उसके बाद चांदी। ये सोना और चांदी ये बतौर करेंसी के इस्तेमाल होते रहे। और इसके बाद अल्लाह तबारक व तआला ने घोड़ों का जिक्र फरमाया कि इंसान की शान और शौकत इससे ज़ाहिर होती है कि सवार अपने आप को देखता है। तो इसके बाद अल्लाह तबारक व तआला ने मवेशी बयान फरमाया कि इन मवेशियों से इंसान दूध हासिल करता है, इन मवेशियों से इंसान गोश्त हासिल करता है, इन मवेशियों की खाल और इनकी ऊन से फ़ायदा उठाता है। फिर अल्लाह तबारक व तआला ने खेती का जिक्र फरमाया कि जिससे इंसान की खुराक भी है, इंसान का लिबास भी है। तो फरमाया ये सारी चीज़ें, ये छह चीज़ें बयान फरमाई, फरमाया क्या हैं? ये दुनियावी ज़िंदगी का साजो सामान है। मता कहते हैं उस चीज़ को जो बरतने के लिए, कि यह बरतने की चीज़ है, मोहब्बत की चीज़ है। और इसी बात को शेख सादी रहमतुल्लाह अलैह ने भी बयान फरमाया कि फरमाया ये खाना किसके लिए है? ये खाना जो है ये बरए ज़िस्तन ज़िंदा रहने के लिए है, ज़िंदगी खाने के लिए नहीं। हमने ज़िंदगी को खाने के लिए बना लिया, जबकि ज़िंदगी खाने के लिए नहीं, खाना ज़िंदगी के लिए है। तो ज़िंदगी की ज़रूरत है, तो ये चीज़ें ज़रूरियात में से हैं, इनको बतौर ज़रूरत के रखें, इनको महबूब ना बनाएं। फरमाया गया एक चीज़ अगर जहन में बैठ गई, दिलो दिमाग के अंदर एक अकीदा अगर पुख्ता हो गया, एक नज़रिया पुख्ता हो गया, फिर इन चीज़ों की मोहब्बत दिल में नहीं आएगी। वो क्या है कि लौट के जाना है किसके पास? अल्लाह के पास। और अल्लाह के यहाँ बेहतरीन ठिकाना है। अब वो बेहतरीन ठिकाना, वो नेमतें जो अल्लाह के पास हैं, वो क्या हैं, उनको आगे बयान फरमा दिया। फरमाया कुल ए नबी अलैहिस्सलाम, आप फरमा दें, आप क्या उनबीकुम, मैं बताऊं तुम्हें। ये सवाल का अंदाज है, और सवाल का अंदाज कभी होता है कोई चीज़ पूछने के लिए, और सवाल का अंदाज होता है कभी किसी चीज़ की रग़बत और उसकी तरफ मुतवज्जे करने के लिए। तो यहाँ जो है ये पूछने के लिए नहीं है कि मैं क्या तुम्हें बताऊं, अगर तुम चाहो तो बताऊं, अगर ना चाहो तो नहीं, बल्कि इश्तियाक पैदा करने के लिए है कि मैं बहुत बड़ी बात तुम्हें बताने लगा। कुल ए नबी अलैहिस्सलाम, आप फरमा दें, आप क्या उनबीकुम, मैं बताऊं तुम्हें, बे खैरिन, बेहतर मीन दालिकुम, इनसे, कि ये चीज़ें जो छह बयान की गई हैं इनसे बेहतर चीज़ तुम्हें ना बता दूँ। वो चीज़ क्या है? फरमाया कि लिल्लज़ीन तक़ौ, उन लोगों के लिए जिन्होंने तकवा इख्तियार किया। तकवा क्या है? तकवा उस खौफ को कहते हैं जो अंजाम के लिहाज से हो, कि मेरा अंजाम क्या होगा। तो मैं कि जिन्होंने अंजाम को सामने रखा, जिन्होंने आखिरत को सामने रखा, उन लोगों के लिए क्या है? इन दरबिहिम, उनके रब के पास जन्नातुन बागात हैं, तजरी बह रही हैं, मिन तहतिहा, उनके नीचे से, अलनहारु, नहरें, खालिदीना, हमेशा रहने वाले होंगे, फीहा, इन में। तो पहली नेमत जन्नत की बागात, दूसरी नेमत व अजवाज मुतहरत, पाकीज़ा की हुई औरतें, बीवियाँ। क्या पाकीज़ा क्यों हैं? क्या उनके अंदर ज़ाहरी नापाकी भी नहीं होगी, बातनी नापाकी भी नहीं होगी। कि अखलाक के भी उम्दा होंगे, और ज़ाहरी लिहाज से भी उनको तहारत हासिल होगी, ज़ाहरी तहारत भी हासिल होगी, मिजाज की तहारत भी हासिल होगी, कि वो औरतें ऐसी कि जिनके बारे में शक और शुबह की गुंजाइश नहीं, कि अपने शोहरों के सिवा किसी की तरफ नज़र भी नहीं करेंगी। तो लिहाजा हर लिहाज से, और फिर यहाँ मुताहरतुन फरमाया, मुताहर के पाकीज़ा की हुई, किसने पाकीज़ा किया उनको? अल्लाह ने पाकीज़ा फरमाया। जब अल्लाह ने बतौर ख़ास जिनको पाकीज़ा बनाया, तो उनकी पाकीज़गी कितनी होगी। तो अजवाज मुतहरत, पाकीज़ा की हुई औरतें, कि दुनिया के अंदर बाज़ औरतें वो हैं कि जो सूरत के लिहाज से, शक्ल के लिहाज से ऐसे हैं बस गवारा किया जा सकता है। बाज़ औरतें वो हैं कि जिनके अंदर اخلاق کے لحاظ سے بہت عمدگی پی جاتی ہے. کوئی خاتون ٹیلی فون کر رہی تھی تو شوہر بیٹھا سن رہا تھا کہ معاشرے کسی سہیلی سے بات چیت تھی اور بڑی خوش اخلاقی سے بات کر رہی تھی. تو شوہر میاں نے کہہ دیا, انہوں نے کہا کہ آج اس کا موڈ بہت اچھا ہے. کہنے کا ماشاء اللہ آج تو بڑے خوشگوار موڈ میں ہیں آپ. تو اب یہ تھا کہ یہ کوئی اچھا جواب مجھے دے گی. فوراً جواب دیا, خاموشی سے بیٹھے رہو, کس نے کہا تم مداخلت کرو درمیان. تو یہ ہے کہ یہاں دنیا کے اندر, زندگی کے اندر عورتوں کی باتیں ایسی بھی سننی پڑتی ہیں جو نہ گواری کی کیفیت کی ہوں. لیکن فرمایا کہ اس سے بھی وہاں پاک وہ عورتیں انتہائی اطاعت گزار, انتہائی فرما بردار, انتہائی محبت رکھنے والی اور ہر لحاظ سے پاکیزہ ہوں گی. ظاہری پاکیزگی بھی, باطنی پاکیزگی بھی ان کو حاصل ہو. تیسری نعمت جو عطا فرمائی جائے گی وہ رضوان من اللہ, اللہ کی خوشنودی ہے. اب یہاں ایک بات جو قابل توجہ ہے کہ یہاں دنیا کی نعمتیں بیان فرمائی ہیں, وہاں چھ باتیں بیان فرمائی, اور یہاں آخرت کی نعمتیں ذکر فرمائیں, وہاں تین چیزیں بیان فرمائیں. اب دنیا کی چیزیں تو بڑھ گئیں, چھ ہو گئیں, اور وہ آخرت کی چیزیں تین ہو گئیں. لیکن اس میں غور کریں تو نتیجہ کیا نکلتا ہے. دیکھیے, دنیا کی چیزوں میں عورتوں کا ذکر فرمایا اور یہاں عورتوں کا ذکر ہو گیا. ازواج جو مطہرات ہوں, کہ عورتیں وہ ملیں گی کہ جو محبت کرنے والی ہوں گی, ہر لحاظ سے حسین و جمیل, کہ ان کا حسن جمال. فرمایا کہ ان میں سے ایک حور اگر دنیا میں جھانک لے تو سورج کی روشنی بھی اس کے مقابلے میں کمزور معلوم ہو. تو لہذا حسین و جمیل عورتیں. اور اس کے بعد یہ ہے کہ اخلاق کے لحاظ سے بھی انتہائی عمدہ, ہر لحاظ سے پاکیزہ. تو عورتوں کے معاملے میں عورتوں کا, بل بنی اولاد بیٹوں, بیٹوں کا ذکر نہیں فرمایا. کہ میں نے ابھی یہ بات گزارش کی ہے کہ بیٹے کی ضرورت کیوں ہے. بیٹے کی ضرورت ہے موت کی وجہ سے, کہ میں نے مرنا ہے, کہ میرا نام باقی رہے, میں نے بوڑھا ہونا ہے تو یہ میری خدمت کر سکیں. یہ اور بات ہے کریں یا نہ کریں, لیکن بہرحال امید یہ کی جاتی. اور تیسری بات یہ ہے کہ میرے مال و متاع کے مالک بنے, اور وہاں موت ہے نہیں. جب موت ہے نہیں تو اولاد کی ضرورت نہیں. اور یہ جو دنیا والی اولاد ہوگی, اگر وہ نیک اولاد ہے تو ماں باپ کے ساتھ ہوگی. تو لہٰذا اولاد بنین کے ذکر کرنے کی ضرورت نہیں تھی. تیسری بات یہ ہے کہ یہ سونا چاندی کا خزانہ, کہ وہاں سونا چاندی اس کثرت کے ساتھ ہوگا کہ لہٰذا اس کی خواہش ہی پیدا نہیں ہوگی. پھر دنیا کے اندر یہ سونا چاندی کرنسی کیوں ہے؟ یہ ضروریات کی خریداری کے لیے ہے, وہاں کسی چیز کے خریدنے کی ضرورت ہی نہیں ہوگی. تو لہٰذا اس کی ضرورت نہیں. اس کے بعد یہ ہے کہ یہ کھیتوں کی ضرورت نہیں, اس لیے کہ وہاں جو پھل ہوں گے وہ خود بخود پیدا ہوں گے. یہاں تک فرمایا کہ ایک پھل توڑا جائے گا تو اس کی جگہ دو پھل پیدا ہو جائیں گے, دو توڑیں گے چار پیدا ہو جائیں گے. تو لہٰذا اس کی ضرورت بھی نہیں, اس کے ذکر کرنے کی ضرورت نہیں تھی. تو جنات کے اندر یہ ساری باتیں آ گئیں. مویشی اس کے کس کے لیے ہے؟ دودھ کے لیے ہے, گوشت کے لیے ہے. فرمایا والا ہمیں تو مایوس تو ہوں کہ پرندوں کے گوشت ہوں گے, کہ بیٹھا ہوا ہے. یہ پرندے کتنی جسامت کے, اونٹ جتنی جسامت کے پرندے. فرمایا بیٹھا ہوا ہے, کسی پرندے کا خیال آیا کہ اس پرندے کا گوشت کھانا ہے. فرمایا اس کے لیے کوئی محنت کرنے کی ضرورت نہیں, کوئی خرچ کرنے کی ضرورت نہیں, جانے کی ضرورت نہیں. وہ پرندہ اس کے سامنے آئے گا, اس کے سامنے آ کے گرے گا, اور پھر یہ کہ جس انداز سے وہ چاہتا ہے, بھنا کھانا ہے, پکا کھانا ہے, کس انداز کا کھانا ہے, اس انداز کی کیفیت ہو جائے گی. وہ کھائے گا, کھانے کے بعد جب جی بھر جائے گا, اس کے بعد پیٹ بھرنے کی ضرورت نہیں, وہاں بھوک لگے گی نہیں. یہاں جی بھرنے کی بات ہے. جی بھر گیا, اس کے بعد وہ زندہ ہو کر آنکھوں کے سامنے سے اٹھتا ہوا چلا جائے گا. تو اس لیے وہاں اس کی ذکر کرنے کی ضرورت نہیں تھی. تو اس لیے اللہ تبارک و تعالیٰ نے لفظ جنات کا استعمال فرما کر یہ ساری چیزیں بیان فرما دیں. عورتوں کی ضرورت ہوگی کیونکہ رفاقت چاہیے, کہ کس کے ساتھ بیٹھنا ہے, کس کے ساتھ وقت گزارنا ہے. تو اس کے لیے ازواج جو مطہرہ فرما دیا. تیسری چیز جو بیان فرمائی کہ اصل مقصود کیا ہے, اصل مقصود ہے اللہ کی خوشنودی کا حاصل ہونا. اور اللہ کی جب خوشنودی حاصل ہو گئی تو ہر نعمت انسان کو خود بخود حاصل ہو گئی. اور اللہ کی خوشنودی, فرمایا کہ جنت والوں کو جنت کے اندر جو نعمتیں دی جائیں گی اس کے تین مرحلے ہوں گے. پہلے مرحلے میں وہ نعمتیں دی جائیں گی کہ جن کا تصور دنیا میں ہو سکتا ہے, کہ دودھ ہے, گوشت ہے, तो ये चीजें। और दूध भी वहां ये है कि दूध जानवर का दूध नहीं होगा बल्कि अल्लाह की कुदरत से पैदा किया हुआ दूध होगा और अल्लाह तबारक व तआला वह दूध अता फरमाएंगे। इसके अंदर दूध के अंदर यहाँ दुनिया के दूध के अंदर और उसके दूध के अंदर क्या फ़र्क है? एक बात तो यह है कि यह दूध जानवर से हासिल हुआ है, जानवर ने घास खाया है, जो कुछ खाया है इस मुंह से खाया, जिस मुंह के साथ मुंह लगाना इंसान पसंद नहीं करता। अब ये जो गया है और इसके अंदर जो गिज़ा उसने खाई है जानवर ने, वो तीन चीज़ों का मजमुआ है। उसके अंदर दूध भी है, उसके अंदर खून भी है, तो उसके अंदर फुजला भी है। तीन चीज़ें उसके अंदर मिली हुई हैं। पेशाब पखाना भी उसी के अंदर है और उसके साथ दूध भी उसी के अंदर है, खून भी उसके अंदर है। तीन चीज़ों का मजमुआ है और ये अल्लाह का निज़ाम है कि जिस्म जो है वो इन तीन चीज़ों को अलहदा अलहदा अंदर करता है। तो खून से और फजले से ये दूध अलहदा होता है। अब ये दूध निकला है थनों से, तो जानवर से दूध निकला है, वहाँ का दूध आमेजिश नहीं होगी, उसके अंदर ना खून की आमेजिश होगी ना गंदगी की आमेजिश होगी। फिर ये कि अल्लाह के हुक्म से वो पैदा होगा, किसी जानवर के ज़रिए से पैदा नहीं होगा, और फिर कसरत के साथ होगा। फरमाया कि ये दूध की नहरें होंगी और वहाँ इंसान बैठा है कि जी चाहता है कि मैं दूध पीऊँ। मशरूब है, दूध है, दीगर शहद है और चीज़ें अल्लाह तबारक व ताला वहाँ पानी है, तो ये नेमतें अल्लाह अता फरमाएंगे। बैठा है कि मैंने दूध पीना है, तो फरमाया कि दिल में इरादा किया है और ऐसे ज़बान से उसने निकाला है कि मैंने दूध पीना है। फरमाया कि 1000 गिलमान उसके सामने दूध के प्याले लेकर खड़े होंगे और हर एक की ये दरख्वास्त होगी कि मेरा प्याला कबूल किया जाए। फिर फरमाया कि ये चाहता है कि मैं थोड़ी सी चहलकदमी कर लूँ, तो उस नहर के किनारे पे पहुँचेगा तो वहाँ आबखोरे रखे हुए होंगे इस तरीके से चमकदार और सलीके से जैसे कि आसमान के सितारे। एक बर्तन उठाएगा, उसको किनारे के साथ लगाएगा और दूध या जो चीज़ भी मशरूब जो पीना चाहते हैं वो मशरूब उसके अंदर दाखिल हो जाएगा और इत्मीनान के साथ उसको पिएगा। तो वहाँ पीना प्यास के लिए नहीं होगा बल्कि पीना लज्जत के लिए होगा। तो फरमाया कि ये नेमतें अल्लाह ताला अता फरमाएगा, वो नेमतें जिनका तसव्वुर दुनिया में हो सकता है। दूसरे मरहले में अल्लाह ताला वो नेमतें अता फरमाएगा, फला तअलमु नफ्सुम मा अख्फिया लहुम मिन कुर्रति अय्युन, कि वो चीज़ें जो उसके लिए ठंडक का सामान है, आँखों की ठंडक का सामान है और इंसान उसको जानता भी नहीं, कि वो चीज़ें अल्लाह अता फरमाएगा। और नबी अलैहिस्सलाम ने उसकी वजाहत फरमाई कि वो चीज़ें ऐसी होंगी कि ना उससे पहले किसी ने उनको देखा होगा, ना इससे पहले किसी ने उनको सुना होगा, ना कभी किसी इंसान के दिल में उनका कभी ख्याल आया होगा। तो लिहाजा जब ख्याल ही उनका नहीं आया तो उनको बयान कैसे किया जा सकता है? तो ये नेमतें अल्लाह अता फरमाएंगे। जब ये नेमतें अता फरमाएंगे उसके बाद अल्लाह तबारक व तआला अपनी तजल्ली ज़ाहिर फरमाएंगे, तजल्ली ज़ाहिर फरमाएंगे अहले जन्नत पर, और अल्लाह तबारक व तआला खुद सलाम फरमाएंगे, सलामुन कौलम मिन रब्बिर रहीम, कि अल्लाह सलाम फरमाएंगे अपने बंदों को, अल्लाहुम्मा जालना मिनहुम, अल्लाह मुझे भी आपको भी खुश नसीबों में से कर दे। कि अल्लाह सलाम फरमाएंगे, हम जवाब अर्ज करेंगे कि लब्बैक अल्लाहुम्मा लब्बैक, ऐ अल्लाह हम हाजिर हैं। तो अल्लाह तबारक व तआला फरमाएगा कि किसी नेमत की ज़रूरत है? तो ये अहले जन्नत अर्ज़ करेंगे कि अल्लाह किस नेमत की ज़रूरत हो, कि हर नेमत इस हिसाब से है कि जिसको शुमार भी नहीं किया जा सकता, बेहद व हिसाब ये नेमतें, कि अल्लाह किस नेमत की ज़रूरत हो सकती, वो नेमतें जिनका वहम व ख्याल भी नहीं हो सकता था, वो नेमतें भी तूने कसरत के साथ अता फरमा दी। इसके बाद अल्लाह तबारक व तआला फरमाएगा, मैं तुम्हें एक नेमत देने लगा हूँ, वो नेमत ये है कि मैं अपनी खुशनुदी तुम्हारे लिए लाजिम कर रहा हूँ और ये ऐलान कर रहा हूँ कि आज के बाद मैं कभी तुमसे नाराज नहीं होऊंगा। फरमाया कि इस ऐलान को सुन के इतनी खुशी होगी कि जन्नत की सारी नेमतें इसके मुकाबले में कम दर्जा मालूम होंगी। चुनाव फरमाया कि रिज़वान मिनल्लाह, के अल्लाह की खुशनुदी के इंसान को हासिल होगी दुनिया के अंदर। इस वक्त अल्लाह राज़ी है, मालूम नहीं कौन सी हरकत मुझसे ऐसी हो जाए कि अल्लाह की रज़ा हट जाए। तो यहाँ तो रज़ा को मांगा जा रहा है कि अल्लाहुम्मा इन्ना नसअलुका रिज़्वाका, ऐ अल्लाह हम तुझे तेरी रज़ा मांगते हैं, लेकिन वहाँ तो रज़ा नसीब होगी, हासिल होगी। तो फरमाया कि इतनी बड़ी नेमत हासिल हो गई, इसके बाद फिर किस नेमत की ज़रूरत है? वल्लाहु अल्लाह ताला बसीरुम बिल इबाद, बंदों को निहायत देखने वाला है कि अल्लाह बंदों को देखता है। इसके अंदर दो इशारे हैं। एक इशारे ये है कि अल्लाह अच्छे और बुरे आमाल को देख रहा है, अपने बंदे देख रहा है कि कौन है जो अल्लाह की इबादत करता है, कौन है जो अल्लाह की नाफरमानी करता है। एक इशारा है। दूसरा इशारा देखने का और है कि अल्लाह लुत्फ व करम की नज़र से देख रहा है। किनको देख रहा है? बिल इबाद, बंदों को देख रहा है कि अल्लाह अपने बंदों को देख रहा है, लुत्फ व करम की निगाह से देख रहा है और उनको अल्लाह हिफाजत फरमा रहा है उनकी बुराइयों से, नाफरमानियों से। यह ख़ास अल्लाह की नज़र के हैं कि एक है मुराद, एक है मुरीद। तो ये वो हैं जो मुराद हैं, कि वो हैं जो मुखलस हैं। एक है मुखलिस, एक है मुखलस। मुखलिस वो है जो इखलास रखता है और मुखलस वो है जिसको अल्लाह ने चुन लिया है। तो शैतान ने यही बात कही कि अल्लाह के तेरे जो मुखलस चुने हुए बंदे हैं वो मेरे असरार से महफूज रहेंगे। तो लिहाजा वो खुशनसीब हैं जो अल्लाह ने जिनको मुखलस, जिनको अल्लाह ने चुन लिया। फरमाया कि अल्लाह अपने बंदों को देख रहा है कि ये मेरे चुने हुए बंदे हैं, अल्लाह अपने निगाह लुत्फ व करम से उनकी हिफाजत फरमा रहे हैं। तो फरमाया कि ये लोग कौन हैं, उनके आगे निशानियां बयान फरमाई हैं। अल्लाह मुझे भी आपको भी खुश नसीबों में से कर दे। वाखुर दुआ अलहम्दुलिल्लाह रब्बिल आलमीन। अलहम्दुलिल्लाह रब्बिल आलमीन अर्रहमान अर्रहीम मालिक यौमिद्दीन। اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد النبي الأمي وعلى آله وصحبه كما تحب وترضى عدد لما تحب وترضى اللهم إنا نسألك رضاك والجنة ونعوذ بك من غضبك والنار اللهم إنا نسألك خير الدنيا وخير الآخرة ونسألك العفو والعافية والمعافاة في الدنيا والآخرة اللهم ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا حلالا طيبا واسعا وسيعا كثيرا نافعا في الدنيا والآخرة وشفاء من كل داء اللهم اغفر لنا ولوالدينا ولأولادنا ولإخواننا الذين سبقونا بالإيمان ولجميع المؤمنين والمؤمنات إنك أنت العفو الكريم إنك أنت الغفور الرحيم رب اغفر وارحم وأنت خير الراحمين اللهم أيد أمير المؤمنين والمجاهدين معه اللهم انصرهم ولا تنصر عليهم اللهم ثبت أقدامهم إنك أنت على كل شيء قدير اللهم ربنا نجنا من القوم الظالمين اللهم ربنا تقبلنا وتقبل أزواجنا وأولادنا وأموالنا وأحبابنا وأقاربنا وجميع المسلمين والمسلمات كما تقبلت صحاب النبي صلى الله عليه وسلم وارزقنا اتباعهم بإحسان وأدخلنا معهم في جنات الفردوس برحمتك يا أرحم الراحمين وتقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم اللهم إنا نسألك من خير ما سألك منه نبيك محمد صلى الله عليه وسلم ونعوذ بك من شر ما استعاذ منه نبيك محمد صلى الله عليه وسلم أنت المستعان وعليك البلاغ ولا حول ولا قوة إلا بالله العلي العظيم صلى الله تعالى على خير خلقه محمد وعلى آله وصحبه أجمعين آمین آمین آمین برحمتک یا ارحم الراحمین.